बज्रयान बौद्ध धर्म, दन्त्रका चार वर्ग र नौ यानहरूको रहस्य। बज्रयान बौद्ध धर्म, जसलाई मन्त्रयान वा गुह्य मन्त्रयान पनि भनिन्छ, बौद्ध परम्पराको एक अत्यन्तै गहन, शीघ्र र प्रभावशाली मार्ग हो। महायानको जगमा उभिएको यस मार्गको मुख्य विशेषता भनेको फललाई नै मार्गको रूपमा लिनु, फलयान हो। यसको अर्थ साधकले आफूलाई भविष्यमा अनगिन्ती कल्पपछि बुद्ध हुने आशामा मात्र नराखी वर्तमान क्षणमै आफूभित्र रहेको बुद्धत्वको बिउ तथागत गर्भलाई पहिचान गरी देवताको स्वरूपमा साधना गर्दछ। बज्रयानको विशाल वाङ्मय र साधना पद्धतिलाई व्यवस्थित गर्न विभिन्न तान्त्रिक वर्गीकरणहरू गरिएका छन्, जसमा क्रिया, चर्या, योग र अनुत्तर योग तन्त्र मुख्य रहेका छन्। तन्त्र वर्गीकरणको दार्शनिक आधार। तन्त्रका यी वर्गहरू केवल पुस्तकीय विभाजन मात्र होइनन्, यी साधकको मानसिक क्षमता, रुचि र संवेगात्मक अवस्थाका आधारमा निर्धारण गरिएका मार्गहरू हुन्। तन्त्रले मानवका संवेगहरू, विशेष गरी राग, इच्छा, द्वेष, रिस र मोह, अज्ञानतालाई त्याग्नुको सट्टा तिनीहरूलाई नै बोधिप्राप्तिको ऊर्जामा रूपान्तरण गर्ने उपाय सिकाउँछ। प्राचीन सिद्धहरूले यी चार तन्त्र वर्गहरूलाई एउटा सुन्दर रूपकका माध्यमबाट व्याख्या गरेका छन्, जसलाई राग वा प्रेमालापका चार चरणसँग तुलना गरिन्छ। जसरी मानवीय आकर्षण हेर्ने, हाँस्ने, समात्ने र मिलन हुने प्रक्रियाबाट अघि बढ्छ, तन्त्र साधना पनि त्यही क्रममा सूक्ष्म हुँदै जान्छ। एक, क्रियातन्त्र, बाह्य आचार प्रधान। क्रियातन्त्र बज्रयानको प्रवेशद्वार हो। यसमा बाह्य कर्मकाण्ड, शारीरिक शुद्धता र विधिविधानलाई बढी प्राथमिकता दिइन्छ। साधकले आफूलाई यस स्तरमा एक सेवक र इष्टदेवलाई स्वामी वा राजाको रूपमा हेर्दछ। यहाँ देवता बाह्य रूपमा स्थापित हुन्छन् र साधकले मन्त्र जप, मुद्रा र अभिषेकका माध्यमबाट आशीर्वाद प्राप्त गर्दछन्। यस वर्गमा त्रिकाल स्नान, सात्विक भोजन, जसमा लसुन, प्याज र मासु रहित भोजन र विशेष वस्त्रको प्रयोग अनिवार्य मानिन्छ। यसलाई प्रेमालापको रूपकमा एकअर्कालाई हेर्ने अवस्था मानिन्छ, जहाँ साधक र देवताबीचको द्वैत भाव र दूरी अझै कायम हुन्छ। दुई, चर्यातन्त्र, आचरण र ध्यानको सन्तुलन। चर्यातन्त्रमा बाह्य कर्मकाण्ड र आन्तरिक ध्यानलाई समान महत्त्व दिइन्छ, यसैले यसलाई उभयतन्त्र पनि भनिन्छ। यहाँ साधक र देवताको सम्बन्ध स्वामी सेवकको नभई दुई मित्र वा दाजुभाइ जस्तो हुन्छ। यस वर्गमा साधकले आफूलाई देवताको रूपमा कल्पना गर्ने स्वउत्पत्ति प्रक्रियाको सुरुवात गर्दछ, तर अझै पनि देवतालाई अगाडि पनि देख्दछ। यसको रूपक एकअर्कालाई हेरेर मुस्कुराउने अवस्था हो। यसले साधकको मानसिक एकाग्रतालाई अझ गहिरो बनाउँछ र शून्यताको बोधलाई स्पष्ट पार्न मद्दत गर्दछ। तीन, योगतन्त्र, आन्तरिक योग प्रधान। योगतन्त्रमा बाह्य विधिहरू गौण हुन्छन् र आन्तरिक समाधि साधना प्रधान हुन्छ। योगको अर्थ यहाँ मिलन हो। साधकको शरीर, वाणी र मनलाई देवताको वज्र शरीर, वाणी र मनसँग अभिन्न रूपमा एकाकार गर्नु नै यसको उद्देश्य हो। यस वर्गमा पञ्चबुद्ध कुलको विशेष साधना गर्दै चित्तलाई स्थिर गरिन्छ। यसलाई रूपकमा हात समात्ने वा आलिङ्गन गर्ने अवस्थासँग तुलना गरिन्छ। यहाँ साधकले आफू र बुद्धत्वको सारलाई एउटै अनुभव गर्न थाल्दछ। यस वर्गमा बाह्य कर्मकाण्डको आवश्यकता न्यून हुन्छ। चार, अनुत्तर योगतन्त्र, सर्वोच्च योगतन्त्र। अनुत्तर योगतन्त्र बज्रयानको सर्वोच्च शिखर हो। यसलाई तिब्बती परम्पराका नवीन अनुवाद शर्मा विद्यालयहरूले सबैभन्दा उत्कृष्ट मान्दछन्। यसमा बाह्य कर्मकाण्डको कुनै आवश्यकता पर्दैन। सम्पूर्ण साधना आन्तरिक सूक्ष्म ऊर्जा प्रणालीमा आधारित हुन्छ। यस वर्गलाई दुई मुख्य चरणमा विभाजन गरिएको छ। उत्पत्तिक्रम, यसमा साधकले आफ्नो साधारण अशुद्ध परिचयलाई मेटाएर आफूलाई देवता र ब्रह्माण्डलाई मण्डलको रूपमा कडा मानसिक एकाग्रताका साथ भावना गर्दछ। सम्पन्न क्रम, यसमा शरीरका सूक्ष्म नाडी, प्राण र बिन्दुहरूमाथि नियन्त्रण कायम गरिन्छ। यसको अन्तिम लक्ष्य प्रभास्वर अत्यन्त सूक्ष्म चित्तको अनुभूति र मायाकाय प्राप्त गर्नु हो। यसलाई रूपकमा पूर्ण मिलनको अवस्था मानिन्छ, जहाँ द्वैत भाव पूर्णतः समाप्त भई युगनद्ध एकाकारको स्थिति प्राप्त हुन्छ। निङ्मा सम्प्रदायको नौ यान प्रणाली। तिब्बतको प्राचीन निङ्मा सम्प्रदायले बुद्धका सम्पूर्ण शिक्षाहरूलाई नौवटा यान नौ वर्गीकरण गरेको छ। यो वर्गीकरण अत्यन्तै वैज्ञानिक र क्रमबद्ध छ। सूत्रयान, हेतुयान। एक, श्रावकयान, व्यक्तिगत मुक्तिको मार्ग। दुई, प्रत्येक बुद्धयान, एक्लै सत्यको खोज गर्ने मार्ग। तीन, बोधिसत्वयान, समस्त प्राणीको हितका लागि बुद्धत्व खोज्ने मार्ग। चार, बाह्य तन्त्र, वैदिक तन्त्र जस्तै बाह्य शुद्धतामा आधारित। चार, क्रियातन्त्र। पाँच, चर्यातन्त्र, उपयोगतन्त्र। छ, योगतन्त्र, आन्तरिक तन्त्र, उपाय प्रधान। यी अन्तिम तीन यानहरू अनुत्तर योगतन्त्रकै सूक्ष्म व्याख्याहरू हुन्, जसलाई निङ्मा परम्परामा यसरी विभाजन गरिएको छ। एक, महायोग, यसले मुख्यतया उत्पत्तिक्रम र देवताको शुद्ध दर्शनमा जोड दिन्छ। सबै धर्महरूलाई चित्तको जादुमय प्रदर्शनको रूपमा हेरिन्छ। एक, अनुयोग, यसले सम्पन्न क्रम अन्तर्गत सूक्ष्म शरीरका नाडी, प्राण र बिन्दुको साधनामा जोड दिन्छ। यसमा आनन्द र शून्यताको मिलनमा विशेष ध्यान दिइन्छ। एक, अतियोग, जोगचेन वा महासन्धि, यो सबै यानहरूको शिरोमणि हो। यसले कुनै प्रयास वा कृत्रिम भावना बिनै चित्तको आदिम शुद्धता, कादाग र स्वतः सिद्ध प्रकृति लुन्द्रुपलाई सिधा पहिचान गर्ने शिक्षा दिन्छ। निष्कर्ष: वज्रयानका यी तान्त्रिक वर्गहरूले हामीलाई आध्यात्मिक विकासको एउटा व्यवस्थित सिँढी प्रदान गर्दछन्। बाह्य नियन्त्रणबाट सुरु भई आन्तरिक ऊर्जाको रूपान्तरण हुँदै सिधा ज्ञान ऋक्पासम्म पुग्ने यो मार्ग अत्यन्तै वैज्ञानिक र प्रयोगात्मक छ। तथापि यी शिक्षाहरू अत्यन्तै गोपनीय, शक्तिशाली र गम्भीर हुने भएकाले आधिकारिक र योग्य गुरुबाट अभिषेक वाङ, अगम लुङ र उपदेश थ्री लिनु अनिवार्य हुन्छ। तन्त्रको मुख्य सार भनेको हाम्रो अशुद्ध दृष्टिलाई शुद्ध दृष्टि दागस्नाङमा बदल्नु हो र संसारको हरेक अनुभवलाई बुद्धत्व प्राप्तिको साधन बनाउनु हो। यदि यी विधिहरूलाई सही ढङ्गले पालना गरियो भने बुद्धत्व प्राप्त गर्न धेरै जन्म कुर्नु पर्दैन, यसै जीवनमा सम्भव छ।